एकीकृत माओवादी मधेसवादी र संघीय समाजवादी पार्टी बीच पहिचान पक्षधरहरूको रणनीतिक संयुक्त मोर्चा बनाउने सहमति, तेस्रो चरणको वार्ताले खाका बनाउने। फोजेल काण्डका अभियुक्तहरूलाई अदालतले रिहा गरेको घटनालाई प्रधानमन्त्री कोइरालाद्वारा सामान्य प्रक्रियाको संज्ञा सहमति गरेर अगाडि बढ्नुको विकल्प नभएको भनाई। पूर्वी चितवनको कङ्काली वनमा भएको भीषण आगलागीबाट करिब 200 हेक्टर क्षेत्रफल सखाव, बकुल्ला रत्नगर अस्पतालमा सुरक्षित स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन प्रणाली सुरु। युक्रेन संकट समाधानमा रुसले नयाँ अन्तर्राष्ट्रिय सहमति स्वीकार नगरे कडा आर्थिक प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी, इन्टरनेटले विरुद्ध विरुद्धमा निराशापनको समस्या घटाउने एक अध्ययनको प्रतिवेदन। र इन्डियन प्रिमियर लिगमा बेङ्गलोर विरुद्ध मुम्बई ब्याटिङ गर्दै आजै कोलकाता र दिल्ली पनि भिड्ने। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। एकीकृत नेकपा माओवादी मधेसवादी र संघीय समाजवादी पार्टी बीच पहिचान पक्षधरहरूको रणनीतिक संयुक्त मोर्चा बनाउने सहमति भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाचेमपाटमा नेताहरूबीच दिवाभोज सहित भएको विपक्षी दलहरूको छलफलमा मोर्चा बन्दीको सहमति भएको हो। बैठकमा पहिचान पक्षधरहरूको दीर्घकालीन मोर्चा बनाएर जानेबारे 7 दलबीच छलफल भएको नेताहरूले बताएका छन्। मधेसी र माओवादी नेताहरूको यो छलफल दोस्रो हो। यसअघि पनि लाजिमपातमा पहिलो चरणको छलफल भएको थियो। अब हुने तेस्रो चरणको वार्ताले रणनीतिक मोर्चाको संगठनात्मक खाका बनाउने सहभागी एक नेताले बताउनुभयो। यस्तै शान्ति प्रक्रियाको अभिन्न अङ्गका रूपमा रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजबिन आयोग गठनको प्रक्रिया अगाडि बढे पनि त्यसलाई विवादित बनाइएको भन्दै बैठकले त्यसो हुन नदिन समेत मिलेर जाने सहमति गरेको छ। व्यवस्थापिका संसदको आइतबारको बैठकमा आयोग गठन पनि संशोधन प्रस्तावमा समेत समान धारणा राख्ने निष्कर्ष बैठकले निकालेको छ। बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक अवस्था र दलहरूबीच भइरहेको छलफलबारे जानकारी गराएको फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले जानकारी दिनुभयो। एमालेका अध्यक्ष झलनाथ खनाल र संसदीय दलका नेता केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ। दिल्लीबाट उपचार गरेर फर्केका संसदीय दलका नेता ओलीलाई भेट्न खनाल बालकोट स्थित ओली निवास पुग्नु भएको थियो। भेटवार्तामा खनालले संसदीय दलका नेता ओलीको स्वास्थ्य अवस्थाबारे चासो राख्नु भएको थियो। दुई नेताहरूबीच जेठमा हुने नव महाधिवेशन र देशको समसामयिक राजनैतिक परिस्थितिबारे छलफल भएको छ। दुवै नेताबीच नवमहाधिवेशनबारे गम्भीरतापूर्वक छलफल भयो। संसदीय दलका नेता ओलीका स्वकीय सचिव रमेश आचार्यले भन्नुभयो महाधिवेशनको तयारी सहितका विषय पनि चर्चा भयो। दिल्लीमा 1.5 महिना लामो उपचारपछि फर्केका नेता ओलीलाई यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल ले ओलीको बालकोट स्थित निवासमा पुगेर भेट गर्नुभएको थियो। नवमहाधिवेशनबाट संसदीय दलका नेता ओलीले अध्यक्षको बलियो दावेदारका रूपमा प्रस्तुत गर्नुभएको छ। अध्यक्ष खनालले पनि सर्वसम्मत भए नेतृत्व लिने सङ्केत गर्नुभएको छ। अर्कातिर वरिष्ठ नेता माधव कुमार नेपाल पनि अध्यक्षको दौडमा निस्कनु भएको छ। फुजिल काण्डका अभियुक्तहरूलाई अदालतले रिहा गरेको घटनालाई प्रधानमन्त्री सुशील कोइरालाले सामान्य प्रक्रिया भएको बताउनु भएको छ। झापामा आज पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले अब पनि अशान्तिका कुरा गरेर नहुने बताउनुभयो। अब पनि अशान्ति र द्वन्द्वका कुरा गरेर साथ दिँदैन उहाँले भन्नुभयो। सहमति गरेर अगाडि बढ्नुको विकल्प छैन। उहाँले फुजिल घटनालाई अनावश्यक रूपमा नउचाल्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो। अधिकारी दम्पतिको अनुसन्धान तोडाउने बारे सरकार गम्भीर रहेको उहाँले बताउनुभयो। अधिकारी दम्पतिको अनसन तोडाउन सरकार गम्भीर छ। म आफै पनि अनसन तोडाउन आग्रह गरिरहेको छु उहाँले भन्नुभयो। उहाँले स्थानीय निकायको चुनाव नहुँदा भ्रष्टाचार मौलाएको बताउनुभयो। संविधान सभा अध्यक्ष सुभाष चन्द्र नेमवाङले संविधान निर्माण नहुँदासम्म सभासदहरूको सबै खाले भ्रमणमा रोक लगाउनु पर्ने बताउनु भएको छ। संविधान सभामा रिपोर्टिङ गर्ने पत्रकारहरूसँग संसद सचिवालयले ललितपुरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा नेमवाङले नेपाल स्थित सबै देशका राजदूतलाई सभासदलाई विदेश भ्रमणमा नलैजान आग्रह गरेको बताउनुभयो। सभामुख नेमवाङले सभासदलाई जिल्ला भ्रमण गर्ने समय पनि नभएको बताउनुभयो। कार्यतालिका अनुसार काम गर्न समय निकै कम छ, उहाँले भन्नुभयो, यस्तो अवस्थामा म जनतासँग पनि आफ्ना ठाउँका सभासदलाई जिल्ला भ्रमणको निम्त नगर्न अनुरोध गर्छु, क्षेत्रको भ्रमण गर्दा समय बर्बाद हुन्छ। उहाँले मुलुक अझै पनि अँध्यारो सुरुङमा रहेको बताउनुभयो। आगामी एक वर्षमा संविधान जारी गर्ने सम्भावना बलियो भए पनि स्थिति अझै ढुक्क हुने अवस्थामा नरहेको उहाँको भनाइ छ। उप प्रधान एवं स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले संयुक्त सरकार भएकोले अहिलेको सरकारले अपेक्षा अनुसार गति लिन नसकेको बताउनु भएको छ। उहाँले सबै निर्णयमा सहमति गर्नुपर्ने भएको, फटाफट काम हुन नसकेको बताउनुभयो। पब्लिक प्राध्यापक सङ्घले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै हरेक विषयमा सरकारले दलहरूबीचको सहमतिलाई जोड दिएको उहाँले बताउनुभयो। उहाँले अरू काममा जति नै ढिलाइ भए पनि संविधान निर्माणको काम तोकिएको मितिमै सम्पन्न हुने दावी गर्नुभयो। एकीकृत नेकपा माओवादीका नेता अग्नि सापकोटाले संयुक्त राष्ट्र सङ्घीय मानवाधिकार उच्च आयुक्तको नेपाल कार्यालयका आयुक्त नेबी पिल्लेले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरी अभिव्यक्ति दिएको भन्दै कारवाही गर्न माग गर्नुभएको छ। रिपोर्टर्स क्लबमा आज भएको कार्यक्रममा उहाँले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने व्यक्ति र सङ्घ संस्थाहरूलाई सरकारले कारवाही गर्नुपर्ने बताउनुभयो। शक्ति राष्ट्रहरूले मानवाधिकारको कुरा उठाएर कमजोर मुलुकहरूमाथि आधिपत्य जमाउन खोज्दैछन्। सापकोटाले भन्नुभयो, यसमा सरकार र राजनैतिक दलहरू सचेत हुनुपर्छ। शान्ति प्रक्रिया र संविधान निर्माण कार्य सम्पन्न भए डलरको खेती गर्नेहरूको खेती गुम्ने भएकाले यसलाई भान्न उनीहरू लागि परेको आरोप लगाउँदै सापकोटाले डलर खेती गर्नेहरूले नै प्रक्रिया भान्न सरकारलाई समेत प्रभावमा पारेको बताउनुभयो। सापकोटाले स्वतन्त्रको नाममा प्रधान न्यायाधीश वा न्यायाधीश मात्र नभई द्वन्द्वलाई बुझेको र शान्ति सम्झौताप्रति प्रतिबद्ध व्यक्तिलाई सबैको सहमतिमा आयोगमा ल्याउनुपर्ने बताउनुभयो। व्यवस्थापिका संसदमा पेश भएको सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकलाई संशोधन गरेर द्वन्द्वकालका कुनै घटना नकोट्याउने र सबै घटनाहरूलाई आयोग मार्फत समाधान खोज्ने व्यवस्था गर्नुपर्ने माग गर्दै कङ्ग्रेस र एमालेसँग त्यो विषयमा सहमति भइसकेकाले ए माओवादीले विधेयकमाथि संशोधन प्रस्ताव लैजाने जानकारी दिनुभयो। नेपाल युवा परिषदले देशव्यापी रूपमा भ्रष्टाचार विरुद्धको आन्दोलन सुरु गर्ने भएको छ। परिषदले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा परिषदका केन्द्रीय सदस्य विश्व आचार्यले देशमा बढ्दो भ्रष्टाचार विरुद्ध युवाहरू एकबद्ध भएर देशव्यापी रूपमा आन्दोलन सुरु गर्ने बताउनुभयो। देशमा भ्रष्टाचार गर्दै गएकाले देशव्यापी रूपमा भ्रष्टाचारीहरूको पहिचान गर्ने, उनीहरूलाई रङ्गेहात नियन्त्रणमा लिने र प्रहरीलाई बुझाउने बताउँदै भ्रष्टाचारलाई देशव्यापी रूपमा नङ्ग्याउने बताउनुभयो। परिषदले भ्रष्टाचार विरुद्धको अभियानसँगै हिंसा विरुद्ध, विकृति विरुद्ध र परनिर्भरता विरुद्ध भोलिदेखि देशव्यापी रूपमा हस्ताक्षर अभियान सुरु भएको बताउनुभयो। त्यस अवसरमा परिषदका केन्द्रीय सदस्य उद्धव शिवाकोटीले परिषदले विभिन्न देशमा गएर अल्पत्र परेका नेपालीहरूको उद्धारका लागि 10 लाख रुपियाँको अक्षय कोष स्थापना गर्ने बताउनुभयो। पत्रकार सम्मेलनमा परिषदका अर्का केन्द्रीय सदस्य खगेन्द्र रावलले एक वर्षभित्र संविधान जारी गरिसक्नुपर्ने, नयाँ संविधान सभामा 50% युवाहरूको माग समेट्नुपर्ने बताउनुभयो। क्रान्तिकारी पत्रकार सङ्घले विधान संशोधन प्रस्तावमा छलफल नभई वैशाख 20 र 21 गते हुने पत्रकार महासङ्घको महाधिवेशन अघि बढ्न नदिने चेतावनी दिएको छ। नेपाल पत्रकार महासङ्घले विधान संशोधनका विषयमा सञ्चार ग्राममा गरेको छलफल कार्यक्रममा क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्यले यस्तो चेतावनी दिनुभएको हो। आचार्यले विधान संशोधन गर्ने कि नगर्ने भन्ने विषयमा अब गोलमटोल नभई स्पष्ट धारणा पत्रकार महासङ्घ र सबै सङ्गठनले बनाउनुपर्नेमा जोड दिनुभयो। पोखरा साधारण सभाबाट प्राविधिक कारण देखाएर प्रस्ताव फिर्ता लिएको र अब त्यो अवस्था पनि नरहेकाले कोही पनि भाग्न नपाउने भन्दै आचार्यले त्यसो गर्न खोजे महाधिवेशन अगाडि बढ्न नदिने चेतावनी दिनुभयो। प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले समावेशी र खुल्लासहितको समावेशी विधान बन्नुपर्ने र अहिलेको विधान संशोधन हुनुपर्नेमा जोड दिनुभयो। अर्यालले सके सहमति नभए मतदानको प्रक्रियामा गएर भए पनि विधान संशोधन गर्नुपर्ने बताउनुभयो। प्रेस युनियनका उपाध्यक्ष गङ्गाधर पराजुलीले जातिगत आधारमा भन्दा पनि विधागत आधारमा पत्रकार महासङ्घलाई समावेशी बनाउनु पर्ने भन्दै प्रेस युनियनलाई समावेशी विरोधीका रूपमा नबुझ्न आग्रह गर्नुभयो। क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष कुमार शाहले समावेशी विधान संशोधनका विषयमा कसैले पनि आलटाल गर्न नहुने र पत्रकार महासङ्घलाई थप समावेशी बनाउन विधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो। पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँले विधान संशोधनका विषयमा थप छलफल अघि बढाउने भन्दै आफ्नो ढङ्गले सुझाव दिन पनि पत्रकारहरूलाई आग्रह गर्नुभयो। पूर्वी चितवनको चैनपुरमा रहेको कङ्काली सामुदायिक वनमा आज बिहान भीषण आगलागी भएको छ। आगलागीका कारण करिब 200 हेक्टर क्षेत्रफल सखाप भएको छ। आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको वनका अध्यक्ष राममणि नेउपानेले जानकारी दिनुभयो। बिहानी पखदेखि सुरु भएको आगो दिउँसो 1:30 बजेतिर नियन्त्रणमा लिएको नेउपानेले बताउनुभयो। जुटपानीको आर्मी ब्यारेक चैनपुर रसौलीमा रहेको 2 नम्बर बाहिनी विपद व्यवस्थापन टोली सशस्त्र प्रहरी बल भोटिया बेसक्याम्प चैनपुर इलाका प्रहरी कार्यालय खैरेनीको टोली र स्थानीयवासी तथा उपभोक्ताको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो। यसअघि हिजो दिउँसो पनि सोही वनमा आगलागी भएको थियो। बस्तीबाट 800 मिटर टाढाको सो वनमा काठ तस्करी वासीकारीबाट आगलागी भएको हुन सक्ने वनले अनुमान गरेको छ। आगलागी भएको क्षेत्रमा मृग र बदेलको संख्या धेरै रहेको वनका अध्यक्ष नेउपानेले बताउनुभयो। सो वन 750 हेक्टर क्षेत्रफलमा फैलिएको छ। पूर्वी चितवनको एकमात्र सरकारी अस्पताल बकुलर रत्नगर अस्पतालमा आज सुरक्षित स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन प्रणालीको उद्घाटन गरिएको छ। फोहोर व्यवस्थापन प्रणालीको एक कार्यक्रमका बीच चितवन क्षेत्र नम्बर 2 का सभासद शेषनाथ अधिकारीले उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा बोल्दै सभासद अधिकारीले अस्पतालबाट निस्कने फोहोरका कारण धेरै समस्या आउने गरेको हुँदा व्यवस्थापन गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो। यो प्रणालीको आफूले पनि धेरै चर्चा सुनेको भन्दै सभासद अधिकारीले कुरा भन्दा व्यवहारमा काम गरेर देखाउन आग्रह गर्नुभयो। कार्यक्रममा अस्पतालका प्रमुख डाक्टर कृष्ण प्रसाद पौडेलले जनसङ्ख्या बढेसँगै अस्पतालबाट निस्कने फोहोर पनि बढेकाले फोहोर व्यवस्थापन प्रणाली सुरु गरेको बताउनुभयो। एकाप नेपालका कार्यक्रम संयोजक महेश नकर्मीले अस्पताल खोलेपछि फोहोर व्यवस्थापन गर्नुपर्छ भन्नेमा आफ्नो संस्थाले वकालत गर्दै आइरहेको भन्दै चितवन मेडिकल सिटी ग्रुपमा परिचित हुँदै गए पनि फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो। उहाँले निजी अस्पतालहरूले पनि यस्तो प्रणालीको अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो। यसअघि चितवनको पिठुवा गाविस पञ्चकन्या चैनपुर र खैरहनीमा यो प्रणाली लागू भइसकेको छ। काम लाग्ने अस्पताल जन्य फोहोरलाई निसङ्क्रमण गरी पुनः प्रयोगमा ल्याउनु र फोहोर व्यवस्थापन गर्नु प्रणालीको उद्देश्य हो। उद्घाटन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केयर सिंह गोदार, रत्नगर नगरपालिकाका नगर प्रमुख सहदेव प्रसाद श्रेष्ठ, नेकपा एमाले नगर अध्यक्ष प्रेमनाथ दुवाडी, एकीकृत नेकपा माओवादी जिल्ला प्रतिनिधि द्रोणबाबु शिवाकोटी, नेकपा माओवादी नगर इन्चार्ज हरि पौडेल, रत्नगर उद्योग वाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठ, महासचिव देवेन्द्र कुमार श्रेष्ठ, संस्थापक नगर प्रमुख नारायण वन लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम अस्पताल व्यवस्थापन समिति तथा सञ्चालक समितिका अध्यक्ष जनी अहमद शेखको अध्यक्षतामा भएको थियो। भिटामिन ए कार्यक्रम अन्तर्गत आज देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइएको छ। 6 महिनादेखि 5 वर्षका 24 लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल र तीमध्ये 1 वर्षदेखि 5 वर्षसम्मका 22 लाख बालबालिकालाई जुकाको औषधि खुवाइएको बाल स्वास्थ्य महाशाखाले जनाएको छ। देशका सबै नगरपालिका र गाविसका हरेक ओडामा तोकिएका केन्द्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले भिटामिन ए तथा जुकाको औषधि खुवाएका हुन्। आज छुटेका बालबालिकालाई भोलि औषधि खुवाइनेछ। भिटामिन ए को कमीका कारण हुने बाल मृत्यु रोक्न सरकारले 2050 सालदेखि भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। भारतीय आयल कर्पोरेसनले आपूर्ति कटौती गरेपछि देशभर देखेको इन्धन अभाव अझै केही दिन कायम रहने भएको छ। तेल आपूर्ति र वितरण आउँदो मङ्गलबारदेखि मात्र सहज हुने निगमले जनाएको छ। सोमबार नेपाल आयल निगमले 309 करोड भारतीय रुपियाँलाई तिर्ने भएपछि शुक्रबारदेखि नै इन्धन आयात बढेको निगमका निमित्त महाप्रबन्धक सागर सत्यालले जानकारी दिनुभयो। उहाँका अनुसार झन्डै 9 अर्ब भारतीय रुपियाँ आइओसीलाई तिर्न बाँकी रहेकोमा सोमबार 309 करोड भारतीय रुपियाँ निगमले बुझाउनेछ। तेलको प्रतिमा सुधार भएसँगै मङ्गलबारदेखि सहज तरिकाले उपभोक्ताले तेल पाउने सत्यले बताउनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौँ, संविधान बनाउने काममा नलागेर स्थानीय निकायको चुनावको कुरा गर्नु बेमौसमी बाजा भएको भन्ने नेकपा माओवादी अध्यक्ष मोहन वैद्यको भनाइप्रति तपाईँ के भन्नुहुन्छ? ए कुरा सही छ, बे गलत विश्लेषण, सी हार्ने डर। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ, ए कुरा सही छ भनेमा 25%, बे गलत विश्लेषण भनेमा 40%, सी हार्ने डर भन्नेमा 35%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, प्रधानमन्त्री सुशील कोइरालाले फुजेल काण्डका अभियुक्तहरूलाई अदालतले रिहा गरेको घटनालाई सामान्य प्रक्रिया भन्नु तपाईँलाई कस्तो लाग्यो? ए ठिकै हो, बे न्याय विरोधी बोली, सी माओवादीको डर। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन फोन नंबर 0556 63 063 मोबाइल नंबर 98 5 50 61 743। अब मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहान घाम लागे तापनि दिउँसो बादल लाग्ने सम्भावना पनि रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, अमेरिकाले युक्रेनको सङ्कट समाधानमा सहयोग गर्न रुसले नयाँ अन्तर्राष्ट्रिय सहमति स्वीकार नगरे कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। सम्झौताप्रति व्हाइट हाउसको चेतावनीलाई भने रुसले गल्ती गरेको स्कुले बालक जसरी व्यवहार गरेको प्रतिक्रिया जनाएको छ। जेनेभा सहमतिबारे अमेरिकाको बुझाइप्रति पनि रुसले निराशा समेत व्यक्त गरेको छ। यसअघि जेनेभा वार्तामा अमेरिका, रुस, युक्रेन र युरोपेली युनियनबीच युक्रेनका अवैध हात हतियार समूह विगत हतियारधारी समूह विघटन गर्नुपर्ने र सरकारी भवनहरू कब्जा गर्नेहरू त्यहाँबाट हट्नुपर्नेमा सहमति भएको छ। यस्तै सरकार विरोधी प्रदर्शनकारीहरूलाई क्षमादान दिने पनि सहमति भएको छ। रुस समर्थित पृथकतावादीहरूले भने पूर्वी युक्रेनका सरकारी भवनबाट हट्न अस्वीकार गरेका छन्। इन्टरनेटको प्रयोगले वृद्धवृद्धमा निराशापनको समस्या घटाउन उल्लेख्य भूमिका खेल्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको मेचिगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययन अनुसार इन्टरनेट प्रयोग गर्ने वृद्धवृद्धमा निराशापनको समस्या 30% भन्दा बढीले कम हुने उल्लेख छ। इन्टरनेटको प्रयोगबाट वृद्धवृद्ध आफन्त तथा साथीभाइको सम्पर्कमा रहिरहने नयाँ सामाजिक सञ्जालमा बाँधिन सक्ने र एक्लो महसुस नगर्ने हुँदा यसले निराशापन घटाउन निकै पुग्ने अनुसन्धानकर्ता सिलिया कटनले बताउनु भएको छ। अनुसन्धानकर्ताले अध्ययनमा 3,000 भन्दा बढीलाई संलग्न गराएका थिए। उनीहरूमा इन्टरनेट प्रयोग गर्नु पूर्वको निराशापनको अवस्था र त्यसपछिको अवस्थाका बारेमा विस्तृतमा अध्ययन गरिएको थियो। अनुसन्धानकर्ताले वृद्ध वृद्धलाई इन्टरनेट प्रयोग गर्न प्रोत्साहित गरेर निराशापनको शिकार हुनबाट बचाउन सकिने दावी गरेका छन्। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा अहिले मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा भइरहेको छ। टस हारेर ब्याटिङमा तानेको मुम्बई इन्डियन्सले ताजा अवस्थामा 13 ओभरको समाप्तिमा 4 विकेट गुमाएर मात्र 78 रन जोडेको छ। मुम्बईका लागि अम्बाती राइडु 27 र कोरी एन्डरसन 3 रन बनाएर क्रिजमा रहेका छन्। आजै दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र दिल्ली डेयर डेभिल्स बीच पनि 8:15 प्रतिस्पर्धा हुँदैछ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। एकीकृत माओवादी मधेसवादी र संघीय समाजवादी पार्टी बीच पहिचान पक्षधरको रणनीतिक संयुक्त मोर्चा बनाउने सहमति, तेस्रो चरणको वार्ताले खाका बनाउने। भुजेल काण्डका अभियुक्तहरूलाई अदालतले रिहा गरेको घटनालाई प्रधानमन्त्री कोइरालाद्वारा सामान्य प्रक्रियाको संज्ञा, सहमति गरेर अगाडि बढ्नुको विकल्प नभएको भनाई। पूर्वी चितवनको कङ्काली वनमा भएको भीषण आगलागीबाट करिब 200 हेक्टर क्षेत्रफल सखा बकुल्ला रत्नगर अस्पतालमा सुरक्षित स्वास्थ्य संस्था जन्ने फोहोर व्यवस्थापन प्रणाली सुरु। युक्रेन सङ्कट समाधानमा रुसले नयाँ अन्तर्राष्ट्रिय सहमति स्वीकार नगरे कडा आर्थिक प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी। इन्टरनेटले वृद्धवृद्धमा निराशापनको समस्या घटाउने एक अध्ययनको प्रतिवेदन। र इन्डियन प्रिमियर लिगमा बेङ्गलोर विरुद्ध मुम्बई ब्याटिङ गर्दै आज कोलकाता र दिल्ली भिड्ने। अवस्त साँझ 5 बजे अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज बिदा भई नमस्कार। यस अर्पण बुलेटिन को साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर 0556563290 रंग रोगन सेनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर